हेलो नमस्कार नमस्कार भीमलाल सापकोटा जी हैन हजुर प्रेम जी म भीमलाल सापकोटा हो हजुर सर्वप्रथम त हामी तपाईले पाउनु भएको नवजीवनका लागि हामी बधाई दिन चाहन्छौ हजुर धन्यवाद शीघ्र स्वास्थ्य लाभ पाउने कामना गर्दछौ मलाई यहाँ सम्मको अवस्थामा पुर्याउनु हुने सम्पूर्ण इष्टमित्र सम्पूर्ण डाक्टर ज्यूहरु सबैप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु अहिले चाहिँ तपाई खतरा मुक्त भइसक्नु भएको छ हामीलाई खुशी लागेको छ अनि अब उपचारका लागि कति दिन बस्नु पर्छ काठमाडौँमा तपाई त्यस्तो निश्चित छैन म फलो अपमै छु हैसलको फलो अपमा हजुर पौष तीन गते म अलै डिस्चार्ज गरिएको हैसलबाट न्युरो हैसल बासरहीबाट हजुर पौष 17 गते मलाई फलो अपमा बोलाइएको थियो हजुर आँखाको लागि आँखाको दृश्यको अलिकति केही कमजोर जस्तो देखिएको छ टाउकाको गम्भीर चोटको कारणले गर्दा हजुर त्यसको लागि अझ 15 दिनपछि म हस्टेलमा फलो अपमा जाँदैछु हजुर त्यस्तो अवस्था छ अनि तपाईँले त प्रतिदिन 38,000 औषधिले तपाईँले जुन नवजीवन पाएको भन्ने छ हो डक्टरको भनाइअनुसार तपाईँलाई बचाउनको लागि तपाईँलाई तपाईँको प्राण थाम्नको लागि हामीले धेरै किसिमको औषधि प्रयोग गरेका छौँ भनेर डाक्टर साहबले भन्नुहुन्थ्यो अनि अब अहिले चाहिँ कहाँ हुनुहुन्छ तपाईँ म न्युरो हस्पिटलबाट डिस्चार्ज भइसकेपछि मेरो भतिजा दैदिराम सापकोटाको घर बानेश्वर शङ्खमूलमा छु तपाईँ हल्का हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ अहिले अहिले हल्का हिँड्न सक्छु म तर एकजना सहाराको आवश्यकता छ जस्तो कि पछि मेरुदण्डको समस्याले गर्दा हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ कि हुनुहुन्न पछिको हकमा पछिको अवस्था यो आँखाको समस्या 4-5 महिना लाग्न सक्छ यो ठिक हुनको लागि भन्ने डक्टरको भनाइ छ जस्तो कि तपाईँलाई यो टाउकोमा गम्भीर चोट लागेको छ यस कारणले गर्दा दिमागी समस्या जुन हुन्छ नि दिमागी समस्या र अर्को नेत्र ज्योतिको समस्या पर्छ कि पर्दैन होला ए मेरो यो म मेरो 11 दिनपछि मेरो होस आएको थियो भन्ने भनाइ छ हजुर त्यसपछि मेरो मेमोरी पावरमा कुनै कमी देखिएको छैन अहिले पनि म विद्यालय कार्यरत विद्यालय जिल्लाको बारेमा म जे संस्था सङ्घ संस्थामा छु ती सबै कुराहरू मलाई सर्लङ्ग याद आउँछ एउटा कुरा के तपाईँ त दर्जनौ सङ्घ संस्थामा हुनुहुन्छ तपाईँ पनि सामाजिक र शैक्षिक क्षेत्रमा लामो समयदेखि तपाईँले काम गर्दै आउनु भएको छ मलाई एकजना मित्रले अस्ति भन्दै हुनुहुन्थ्यो तपाईँले पैसा भन्दा बढी मलामी कमाउनु भयो होला भनेर जिस्काउँदै हुनुहुन्थ्यो कि दुःख बिमार भएको बेलामा वा मृत्यु हुँदा चाहिँ आफन्तको निकै ठुलो सहयोग हुँदो रहेछ सामाजिक क्षेत्रमा मान्छेलाई भन्ने लाग्यो निकै भिड थियो नि तपाईँलाई सानो मैले यति सोचेको थिइनँ मैले यति इष्टमित्र मैले यति व्यक्तिहरूलाई मैले कल्पना गरेको थिइनँ म पर्दै देखाएको अत्यन्त सहानुभूति स्वदेश तथा विदेशबाट हरेक ठाउँबाट गुल्मी जिल्लाबाट वामी बासीको तर्फबाट देखाएको यो सहानुभूति देख्दाखेरि म आफै आश्चर्यचकित भएको छु त्यही त तपाईँ हामी सामाजिक क्षेत्र काम गर्ने मान्छेहरूले पैसा नपाए पनि दुख बिमारमा सहयोग र मृत्यु हुँदा मलामी पाउँछौँ अरे भन्ने जुन मेरो साथीले जिस्काउँदै हुनुहुन्थ्यो त्यस्तै रहेछ किनभने मलाई त्यहाँको वरिष्ठ डाक्टर उपेन्द्र देवकोटा न्युरोको डाक्टर उपेन्द्र देवकोटाले भन्नुहुन्थ्यो मलाई सापकोटाजी तपाईँले यति इष्टमित्र कमाउनु भएको रहेछ हामी हस्पिटल नै स्थगित परेका छौँ तपाईँको यो 207 नम्बरमा भेट्न आउने मान्छेलाई हामीले पालो दिन सकेनौँ तपाईँले त यति इष्टमित्र कमाउनु भएको रहेछ कि अब यो चाहिँ अरबौँ सम्पत्ति कमाएका मान्छेले नकमाउने इष्टमित्र तपाईँले कमाउनु भएको रहेछ भन्नुहुन्थ्यो डाक्टर उपेन्द्र देवकोटाले त्यो सुन्दा मलाई निकै गौरव फिलिङ गर्थेँ मैले बल्ल अहिले नजिकबाट आफूले आफूलाई चिन्नुभयो तपाईँले होइन यो हामी चाहिँ यत्रो सङ्घ संस्थामा लागेर यत्रो वर्ष काम गरेको प्रत्यक्ष छ त्यस्तो हुँदो रहन्छ। अप्रत्यक्ष रूपबाट यो माया र सहानुभूति स्वदेश तथा विदेशबाट यो म पर्दै देखाएको माया सहानुभूति देख्दा मैले यति पनि कमाएको रहेछु भन्ने मलाई एउटा त्यस्तो फिलिङ भएको छ। त्यही त तपाईँसँगै यात्रा गर्दै हुनुहुन्थ्यो शिक्षक अभिभावक संघका अध्यक्ष बसन्त कार्कीको त उपचारकै क्रममा उसै दिन राति मृत्यु भयो। उहाँको पनि रिडीमा जुन देखियो जमघट, त्यो जमघट देख्दाखेरि उहाँले पनि मान्छे निकै राख्नु भएको रहेछ। होइन, उहाँ पनि विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ। उहाँहरूको पनि आफू जुन संस्थामा रहन्छ त्यसमा केही गर्नुपर्छ, केही उत्तरोत्तर प्रगतिको केही पाइलाहरू चाल्नुपर्छ भन्ने अत्यन्त एउटा त्यस्तो व्यक्ति हुनुहुन्थ्यो बसन्त कार्कीजी। उहाँको निधन प्रति म अत्यन्त दुखित भएको छु। तपाईँले आफ्नो नवजीवनका लागि निकै ठुलो खर्च बिहोर्नु परेको छ। तपाईँको आफ्नो प्रेस्टिजका कारणले पनि तपाईँले मलाई सहयोग चाहियो भन्नुभएको छैन, तर तपाईँ आबद्ध जो शिक्षक संघ छ, त्यसपछि शिक्षक युनियन छ, त्यसपछि अरू अरू धेरै संस्थाहरूले हाम्रो भीमलाल सापकोटा सरलाई सहयोगका लागि हामी हाम्रो संगठन तर्फबाट सहयोगका लागि अपिल गर्दछौँ भनेर भन्नुभयो, र मैले त्यसको न्युज लेख्दैछु र तपाईँसँग पनि कुराकानी गर्दैछु। हुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तपाईँका शुभेच्छकहरूलाई, तपाईँ सकुशल हुनुहुन्छ, हिजो जसरी तपाईँ शैक्षिक क्षेत्रमा खट्नु भएको थियो, जसरी तपाईँ एक अर्कोसँग हेलमेल गर्नु भएको थियो, त्यसरी नै गर्नुहुनेछ भन्ने सन्देश दिनका लागि तपाईँसँग टेलिफोन सम्पर्क गरेका हौ। हामी पुनः पुनः तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। है त भीमलाल सापकोटाजी, अहिले छुट्टी हुँ। हजुर प्रेमजी, अब यहाँ यो विभिन्न संघ संस्थाहरू कार्यालयको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका व्यक्तिहरूबाट म प्रति देखाएको सहानुभूति माया हुन्छ। भीमलाल सापकोटाजी स्वास्थ्य भएर आउनुहोस् र बसेर कुराकानी गरौँला। है त हवस्, धन्यवाद। हस्।